उसने कहा देखो भाई कल जंग हो रही, जब जंग होगी तो क्या हो जाएगा, तुम मर जाओगे, मारे जाओगे, जब मारे जाओगे तो जितनी सूरतें तुम्हारी औलाद को आ गई उससे ज्यादा मिलेगी, अगर जुड़ा होता है जितनी सूरतें नहीं मरनेगी तो बहुत सूरतें मिलेगी, मरे नहीं तो जख्मी हो जाओगे, जख्मी हो गए सीधे अस्पताल ले जाए जाओगे, तुम्हारा इलाज करेंगे, इलाज करने के बाद डिसेबल्ड हो गए तो इतनी राहत मिलेगी, सही होते नहीं मिलती, तो मैं तुम्हारी इलाज को डिसेबल्ड होने के बाद इतनी राहत मिलेगी और फटा कर ली पर तो मजे ही मजे। अब आप बताए जंग कोई मसला कोई मसला है जगह एक अतर की जगह हो रही थी तो कश्मीर की कार्रवाई हमारे इलाके से गुजरती है, वो मेरे बच्चियों से कहा कि कार्रवाई गुजर रही है उसके साथ गुजर रही है, तो डॉट बाजे से जाते हुए चलते मिलते शरीर जा रहे हैं कैसे उसके शादी पर जा रहे हैं, तो इसलिए वो हुकूमत का अनुभव है और आप ये अभी जानते हैं सिर्फ तुम्हारी है कि बहुत अच्छी खास बात रह रही है और फिर किसी मकसद के लिए घटना मुल्क को मुल्क के लिए मुसलमानों के दफा के लिए मुल्क के दफा के लिए ये क्या मसले है, इसको तो किया करो मैंने किया हुआ है नफ्सियात वालों ने इसको बयान किया बकायदा ताली नफ्सी के नाम पर बयान किया हुआ ताली नफ्सी के नाम से इसको बयान किया हुआ ताली नफ्सी नहीं कहते हैं कि आप क्या तो मसला क्या है कि मसला ये है हम लाहौर में हमसे कर रहे थे तो मैं सब मेरी उम्र सबसे ज्यादा था बाकी डॉक्टर सलमान को मैं छोटा था, एक साथी जिसकी उम्र कोई 45 साल थी ना उसकी 35 साल थी मेरी 40 साल की उम्र उसकी 35 साल थी, बहुत अभियान है उसके कपड़े 10-5 की उड़ान है, दूसरा साथी जो है उसको पेशाब आता अंदर जा रहा है पेशाब करते हैं बाहर आते फिर जाते हैं पेशाब करने फिर बाहर आते हैं फिर जाते हैं पेशाब करने के लिए, और तीसरा जो मेजर साहब था वो जरा मजबूत था उसको उस्तागा मिलता था उस्तागा कुछ नहीं था, तो मुझसे कहते हैं कि सर आप डिस्टर्ब नहीं हो रहे हैं, तो मैंने कहा मैं फिर पर जान देने के लिए छुट्टी जा रहा हूँ, मैं फिर पर जान देने के लिए नहीं, मेरे पास इतना वक्त था उसको मैंने फ्लैश कर लिए, आप इस वक्त तक वायु वालों को बुलाया नहीं कर रहा कर रहे हैं बोला मदद चाहिए उसके लिए अल्लाह अल्लाह कर जवाब मांग रहे हैं, वहां जाकर जोर ने पूछा मुझे आया मैं बोल दूंगा और जोर ना आया तो अल्लाह अल्लाह खैर सला हाँ जी पास हो गए तो अल्हम्दुलिल्लाह हाँ जी, और वो अगर पास न हुए तो वह शुक्र होता है तो मुझे देख रहे हैं वो बसते बसते बस आए सामने खड़े किए वो मेरे पास लोग आते ना ये तकदीर की बंदिश की हुई है लोगों कोई कहते औलाद की बंदिश की हुई तो क्या मेरे भाई ये लोग तकदीर के मालिक होंगे हाँ जी, जिस रूह ने पैदा होकर आना है उसको कोई बंद कर सकता है डॉक्टर साहब सर हैं जी, किसी आयत में आई नहीं पास किसी हदीस में आई नहीं तो उसको कोई बंद कर सकता है, जिस वक्त जो शादी है ना मुझे मुकर्रर हुआ हुआ है उसको कोई बंद कर सकता है, एक आदमी ने कहा कि हमारे पीर साहब ने दुआ महफूज में मारी ली हमें हमारी ये बात कर तो भाई मोदी साहब ने कहा कि वो लोहे महफूज है तो लोहे गैर महफूज है क्या आपके पीर साहब उसको देख सकते हैं, अगर आपके पीर साहब उसको देख सकते हैं तो बस लोहे महफूज करें लोहे गैर महफूज हो गए, ये लोगों को ख्वाब में या तशब होता है ना तो ये इस वक्त लोहे महफूज से निकल कर हुक्म नाज़िल होता है फरिश्ते उसको लेकर आ रहे होते हैं तो उस वक्त रूहों का वो जो सैर होती है उसमें खाब की शिक्र में हो जाता है या कुछ भी शिक्र लोहे महफूज को नहीं रहता इस गलत को लोहे महफूज कर तो सच बात है कि हमने बोझे नाकिस तौहीद के अपनी नाकिस तौहीद की वजह हम वह मौका शिकार हैं, बयान शुरू करने का खुतबा पड़ा था अफराज साहब कहा करते खुद बात नहीं पड़े तो ही नाकस होने की वजह से ہم لوگ جو ہیں تو وہ موقع شکار ہیں. ایک جادوگر آیا حجاج بن یوسف کے دربار میں اور اس نے ایک گولا پھینکا, اسے کہا اس کو کوئی آ کر اٹھائے, جو آج میں آ کر زور لگا رہا تھا اتنا بھاری تھا کہ اٹھا نہیں سکتا. تو حجاج بن یوسف آیا, اس نے اپنی ایک ڈنڈے کا سرا اس میں ڈالا, اس کو اٹھا کر اس کو رکھ دیں گے جادوگر دے رہا ہے آپ والے صاحب ذرا سے دیوار کے ساتھ پیٹ لگا کر دیں. اللہ کا ذکر ہوش بڑھانے کے لیے, ہوش بڑھانے کے لیے نہیں ہے جی, بٹ اللہ کا ذکر ہوش بڑھانے کے لیے ہے, ہوش بڑھانے کے لیے نہیں ہے. ہمارے صاحب ہم تو کل یونیورسٹی والوں نے ہمیں جلاب کیا جی, سال میں ایک دفعہ جلاب چلنا چاہیے. میں نے دو جلسے کے دو تین جلسے کے کیے ہیں, کھانا نہیں کھایا کبھی نہیں, رات کو کھایا تو بس آج بھگت رہے ہیں. فصل پر عمل کر لیتے ہیں, ورنہ اصل تو بات یہ کہ جب خاص خاص چیزیں ہوں ان کے علاوہ کسی کا کھانا نہیں کھانا. انڈیا سے گوشت آ رہا ہے, دکاندار ہوٹل والے نے کہاں تکلیف کرنی ہے کہ یہاں سے جلدی لے اور مہنگا گوشت لے, یہ گوشت کرتا ہوں. کیا بات ہم کر رہے تھے؟ ہاں بولا پھینک دیا, میں نے جادو تو کوئی ہے تو کوئی زور ہے کہ مجھے متاثر کر دیں. تو میں یقین کیا, اس یقین کے ساتھ میں نے کیا ہے. تو اتنا فاضل فاضل آدمی کتنے صحابہ کا قاتل, کتنے لوگوں کا قاتل, توحید اس کی اتنی طاقت نہیں تھی جتنی آج کل کے بزرگ ولی عدیم صاحب, شیخ العدیم صاحب, مودی صاحب کی ناقص توحید ہے, اتنی ناقص توحید ہے جاری نہیں سکتی. سلے قدر کی جنگ ہو رہی تھی تو بمباری سے بچنے کے لیے مسجدوں کے اوپر وہ کیچڑ مل گیا تھا, اداروں پر اور جاتیوں کو کر لی تھی تاکہ نظر نہ آئے. تو ایک ارب یہاں سے تو بزرگ خراب نظر رہا ہے اور ساتھ ہی رہتا ہے بعد میں جاتا تھا, وہ کھڑا ہو جاتے ہیں تو کے لیے کیا کیا ہے؟ تم نے کہا جنگ ہے, بمباری ہو رہی ہے, اس لیے تو دکھا کے اللہ اپنی بسوں کو نہیں بچا سکتا ہے سر جی, کیا آپ نے اس کے لیے کیا ہوا ہے؟ تو میں نے کہا رہا میں سادہ تو ہوئی ہے, سادہ تو ہوئی ہے, اس کی بھاری طرح نہیں ہے. صاحب نے فضل سامان بیٹھے ہوئے سبر مارنے کا نمبر اس کا نہیں آتا ہے, لیکن تنقید کا نمبر اس کا آتا ہے, اس پر تنقید اس کی رہتی نہیں ہے. اس کے بیٹے نے نو مسلم عیسائی لڑکی سے شادی کی, بڑا کارنامہ اس کا ہے, آدمی کی ایمان ایک دوست اور پہلے تو اس کا چھپایا رکھا مجھے, ہمارے شرمے کے لیے پٹھا رہا آدمی شرما رہا مجھے بتا دیں. جب مجھے پتہ چلا تو میں نے اس کے اعزاز میں دعوت کی, اس سے دعوت کرنی چاہیے کہ اس نے ایک آدمی کو مسلمان کیا ہوتی, شاید کوئی دنیا کے بعد لڑکی کی ماں نے اس کا خط لکھا, لڑکی کو خط لکھا کہتے ہیں قریب ملک میں جا کر بیٹھ گئی اور وہ تمہارا حال ہے, یہاں پر آؤ تمہارے لیے ہم نے یاد کا بندوبست کیا ہوا ہے, موٹے ہیں اور یہ ہے سر وار مزے ایسے کی زندگی ہے, اس کے لیے آ جاؤ چھوڑو آپ دفاع کرو وہاں. اور ساتھ نے کہا کہ تمہارے جس خاندان میں تمہارے ان پر میں نے جادو کر لیا ہے, اب تو کوئی کام ٹھیک نہیں ہے. پر زمان آ گیا کام تو نہیں رہا تھا, اگر پٹھانا سنی ہے رنگ اس کا درد ہو رہا, رنگ اچھے فٹیک ہونا بہت پسند ہے, تو اس نے کہا کہ وہ ہمارے جادو کیا ہمارے سارے کام پر دور ہے, تو اس سے کی قدر ہی نہیں کی, سلسلے کی قدر ہی ایک بڑا عامل ہے, تو اس کی بڑی عملیات چل رہی ہیں, بڑی عملیات چل رہی ہیں. تو اس کے ساتھ میں میرا خواجہ میری رحمتہ اللہ علیہ وسلم سے رابطہ ہوا کہ یہ جو فلسطین پر ایک عظیم اللہ کی رحمت کا سایہ ہے اگر میری رحمتہ اللہ علیہ وسلم, اور مختلف یاد والوں کی مشکلات جب پیش آتی ہیں تو ان کے روح کا ہم رابطہ کرتے ہیں, بڑی مدد ہوتی, بڑی مدد ہوتی. اس نے کہا کہ خواجہ جی میری صاحب رحمۃ اللہ علیہ نے خود فرمایا تمہارے بارے میں فرمایا کہ میں تمہیں پہچان کروں, اور سلسلے والے لوگوں کے سلسلے والے لوگوں کے کاموں میں کہ بغیر عملیات کے بغیر رکھتے ان کی دو جگہ جائے گا. میں نے کہا تم نے سکتے کی قدر نہیں، پہلے تو کلمے کی قدر نہیں کی ہے، تو لا الہ الا اللہ محمد رسول اللہ والا آدمی سکھ پڑ گئے تھی عیسائی والا بھائی، پھر اس کے بعد ہم نے مجھے سلسلے مانے کی توفیق دی، سلسلے کے بعد کے رفتار کی توفیق دی. اب اتنے ہم کمزور ہیں کہ ہم پر یہ لوگ آنے پڑ گئے. تو گاؤں میں آدمی کوئی ادھر ادھر کی برادری میں یا گاؤں کا کوئی گڑبڑ کرے نا، ایک آگے سے بڑھتا ہوا ہے تو میں کمزور نہیں ہوں کہ شوق دین اور رات بجے دو تو اللہ سے اوپر ایک بات ہے کہ اتنی کمزوری کی بات نہیں کہ پہلے پاسر جا کے ہم دب جائیں یا قرض کھا جائیں یا مروب ہو جائیں یا ہم پر غالب آ جائیں چھا جائیں، ہمارا بھائی جی جب جان ہوا تو میرے ساتھ میں میرے بچے بڑے کمزور ہوئے ہوئے تھے، میں آگے بڑھ رہا تھا رحمۃ اللہ کے پال کے اور فرمایا کہ کسی سے نہ کہنا کہ میرے بچے کمزور ہوئے، میں نے کہا کہ اللہ کمزور ہوئے ہوئے ہیں اور یہ کہتے دوسرے میں کون کمزور تھے، میں نے چلو نہیں کہتے کوئی جان ہوا میں پاس ہوں، تو لوگوں نے پیچھے لکیروں کو ڈھونڈ کی اور لکیر کے پیسے دیے تھے پاس کے، یہ اللہ میرے پاس کرتا ہوں بیس دیر کرنے کے پیسے نہیں تھے اور بازار دیتے تھے اور جان پاس ہو گئی تو پیسے بھی پاس رکھے، تو